कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842546174 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। संविधान सभाका 5 समितिको सभापति चयनका लागि वैशाख 12 गते चुनाव हुने भएको छ। संविधान सभा सचिवालयले वैशाख 12 गते साँझ 5 बजे चुनाव हुने गरी चुनावी तालिका सार्वजनिक गरेको हो। समितिको सभापतिका लागि वैशाख 11 गते 5 बजेसम्म प्रस्तावकको सूचना दर्ता गर्न सकिने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। सर्वसम्मतिबाट समितिका सभापतिहरू छान्ने प्रमुख 3 दलको प्रयास असफल भएपछि निर्वाचनको मिति तोकिएको हो। संविधान सभा कार्यतालिका अनुसार वैशाख 15 भित्र गठित 5 समितिहरूले आफ्नो सभापति निर्वाचित गरिसक्नुपर्नेछ। प्रमुख 3 दलबीच संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिमा एकीकृत माओवादीलाई, संविधान मसौदा समिति कङ्ग्रेसलाई र संविधान अभिलेख अध्ययन तथा निकोल समितिको नेतृत्व मालेले गर्ने अनौपचारिक सहमति भएको छ। नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको नेतृत्व मधेस केन्द्रीय दल र साना दलहरूलाई दिने मुख्य 3 दलको योजना छ। निर्वाचन आयोगले आगामी असार 8 गते हुने संविधान सभा उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। आयोगले सरकारी स्थानीय निकाय राजनैतिक दललाई गरेको शुक्रबार उम्मेद्वारलाई जेठ 11 गते र गैर सरकारी संस्था तथा सञ्चार माध्यमलाई जेठ 18 गतेदेखि लागू हुने गरी आचार संहिता जारी गरेको निर्वाचन आयोगले जनाएको छ। असार 8 गते काठमाडौँ 2, चितवन 4, बर्दिया 1 र कैलाली 6 उपनिर्वाचन हुने भएको छ। प्रमुख निर्वाचन आयुक्त कण्ठ प्रेतीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन यसअघि आयोगद्वारा तयार निर्वाचन आचार संहिता नै लागू गरिएको जानकारी दिनुभयो। उपनिर्वाचनका लागि उम्मेद्वारले 11 गते मनोनयन दर्ता गरेर 18 गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। दुवै निर्वाचन क्षेत्रबाट जितेका उम्मेद्वारले 1 ठाउँबाट राजीनामा दिएपछि 4 निर्वाचन क्षेत्र रिक्त भएका थिए। चितवन क्षेत्र नम्बर 4 कङ्ग्रेस सभापति सुशील कोइराला, कैलाली 6 कङ्ग्रेसकै वरिष्ठ नेता शेरबहादुर देवा, काठमाडौँ 2 एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र बर्दिया 1 एमालेकै उपाध्यक्ष वामदेव गौतमले छान्नु भएको छ। सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री डाक्टर महेन्द्र रिचालले पेट्रोलियम पदार्थको चिट्टै मूल्य वृद्धि हुने बताउनु भएको छ। सरकारले मूल्य वृद्धिबारे निर्णय गर्न संसदीय समितिको प्रतिवेदन पर्खिरहेको भन्दै उहाँले त्यो आउने बित्तिकै मूल्य बढाउने बताउनु भएको हो। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रिसालले निगमलाई सधैँ विभिन्न क्षेत्रको रकम कटौती गरेर दिनुपर्ने बाध्यता रहेकाले भाव बढाउन लागेको बताउनुभयो। शिक्षा, स्वास्थ्य लगायतको रकम अब पेट्रोलियम पदार्थमा खर्च गर्ने अवस्थामा सरकार छैन। उहाँले भन्नुभयो, अब मूल्य वृद्धिको विकल्प छैन। पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे संसदीय समितिले अध्ययन प्रतिवेदन तयार पाइरहेको र प्रतिवेदन आउने बित्तिकै अन्तर्राष्ट्रिय मूल्य समायोजन गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। द्वन्दका घटनामा आम माफी पनि नहुने र द्वन्द पनि चर्कन दिने पक्षमा सरकार नरहेको मन्त्री रिसालले बताउनुभयो। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन र संविधान निर्माण दुवै 1 वर्ष हुन नसक्ने बताउनु भएको छ। उहाँले स्थानीय निकायको निर्वाचनलाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। एकीकृत नेकपा माओवादी अर्घाखाँचीको 3रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै रायमाझीले सरकार 1 वर्षभित्रमा संविधान निर्माण गर्नमा केन्द्रित हुन नसकेको आरोप लगाउनुभयो। उहाँले नेपालको शान्ति प्रक्रिया बिथोल्न विदेशीहरूले डलरको खेती गरेको भन्दै सचेत हुन आग्रह गर्नुभयो। भारतको मध्य प्रदेश स्थित दतियारा ग्वालियर जिल्लाको सिमानामा पर्ने सिन्ध नदीमा डुङ्गा डुब्दा 6 बालबालिकाको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। दतिया पुलिस कन्ट्रोल रुमका अनुसार डुङ्गामा माझी समुदायका मानिसहरू सवार थिए। केही मानिसहरू नदीमा हराइरहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको बीबीसीले जनाएको छ। नदीबाट बच्चाहरूको शव उद्धार गरिएको छ। दुर्घटना भएको डुङ्गामा कति यात्रा सवार थिए भन्ने बारे अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। स्थानीय एक पत्रकार एस निजायका अनुसार 18 बेपत्ता भएको जनाइएको छ। प्रहरी अधिकारीहरूका अनुसार नदीमा भएकाहरूको खोजी कार्य सुरु गरिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सो डुङ्गामा क्षमताभन्दा बढी यात्रु भएकोले डुङ्गा पानी भिरेपछि पानी भरेपछि डुङ्गा पल्टिएको हुन सक्ने बताएका छन्। र अनिल गुरुङले एन्सल फेयर अफ द इयरको अवार्ड जितेका छन्। सर्वसाधारणबाट एसएमएस भोटिङका साथै फुटबल प्रशिक्षक र खेल पत्रकारहरूले दिएको मतको आधारमा सबैभन्दा धेरै मत पाउँदै अनिलले प्लेयर अफ द इयर घोषित हुँदै कार पुरस्कार जितेका हुन्। एन्फा कम्प्लेक्स 7 बाटोमा आयोजित कार्यक्रममा अवार्ड विजेताको घोषणा गर्दै विजेतालाई कार पुरस्कार प्रदान गरिएको हो। अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका 20 खेलाडीलाई मनोनित गरिएको थियो। भन्दा धेरै मत पाउने शीर्ष तिर्मा गुरुङका साथै भरत खवास र भोला सिलवाल परेका थिए। पोहोर भने यो अवार्ड सन्दीप राईले जितेका थिए। अवस्थ अपरान्न 4 अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। टिभीएस कम्पनी का बाइक तथा स्कूटर अब तपाईकी शहर सौरा चोक टाढी में बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग बेटर राउंड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कूटर TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची RTR 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची RTR 160cc। साथमा स्टार सिटी 110cc र स्कूटी पेप प्लस पनि। सम्पर्क चितुवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज डिलर रत्ननगर 100 चोक टाढी चितुवन फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी। के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्। आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने। सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर 4 शीतल चोक फोन 0556268909।